Book 2 81 81 الماضي 1 भूतकाल 1 भूतकाल 1 يكتب लिखना هو كتب خطابا उसने एक पत्र लिखा وكتبت هي بطاقة और उसने एक कार्ड लिखा يقرأ पढ़ना هو قرأ مجلة مصورة. उसने एक पत्रिका पढ़ी. وقرأت هي كتاباً. और उसने एक पुस्तक पढ़ी. يأخذ. लेना. लेना هو أخذ سيجارة उसने एक सिगरेट ली هي أخذت قطعة شوكولاتة उसने चॉकलेट का एक टुकड़ा लिया هو ما كان وفيا ولكن هي كانت وفية. वह बेवफा था लेकिन वह वफादार थी هو كان كسولا ولكن هي كانت مجتهدة. वह आलसी था लेकिन वह मेहनती थी هو كان فقيرا ولكن هي كانت غنية वह गरीब था लेकिन वह धनवान थी هو ما كان لديه مال بل ديون उसके पास पैसे नहीं थे बल्कि उस पर कर्ज थे هو ما كان محظوظا بل منحوسا उसका सौभाग्य नहीं था बल्कि दुर्भाग्य था هو ما كان ناجحا بل فاشلا उसके पास सफलता नहीं थी बल्कि असफलता थी هو ما كان راضيا بل كان مستاء वह संतुष्ट नहीं था बल्कि असंतुष्ट था هو ما كان سعيدا بل كان تعيسا वह खुश नहीं था बल्कि दुखी था वह खुश नहीं था बल्कि दुखी था هو ما كان ودودا بل كان غير ودود वह सुशील नहीं था बल्कि रूखा था बल्कि रूखा था